हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइली आज पनि यो साँझको बेला तपाईँसँगै कुराकानी गर्नको लागि हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन आउँछौ, साँझ 7 बजे लगत्तै आउँछौ, करिब करिब आधी घण्टा तपाईँसँगै रहन्छौ र मिठा मिठा चर्चित लोकधोरी भाकाहरू तपाईँको लागि राख्छौ, अनि यो साँझको बेला तपाईँको सम्झना पनि तपाईँको आफन्तसम्म पुर्याउँछौ। आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056-5363-332 र 056-5363-333 दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुमरोजबाट सुनिता। हजुर, के छ हालखबर सुनिताको? ठिक, तपाईँको? मेरो पनि ठिक छ। खाना खानु भयो कि छैन सुनिता? नै भएको छैन, पाक्दैछ बल्ल। पाक्दैछ? हजुर। आफैले पकाउनु भएको हो र? अब आफै हो, होइन होला? अब हो ल, ठिक छ, बिस्तारै बिस्तारै बनाउनु होला है। हजुर, बिस्तारै बिस्तारै बनाउनुहोस् अनि बिस्तारै बिस्तारै खानुहोस् भने कि। हुन्छ, आज कसको साथ सम्झिनुहुन्छ नि? अर्पण हजुरलाई धन्यवाद। अनि अर्पण हो लिमिटलाई, मेरो बाबा, मम्मी, दिदी, भिनाजु, अनि प्रेम कुमारीलाई, अनि मलाई चिनि नचिने सम्पूर्णलाई। हुन्छ, अहिले पनि छुट है? हुन्छ, नमस्कार। नमस्कार, अर्पण शुभ साँझको यो विषयमा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला। भर्खरै सुनिता आजसँग कुराकानी गरिसकेको छु, अर्को साथी आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो, नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? माधवपुरबाट के भन्नु पर्यो? बिनुका पन्त। बिनुका पन्त, हजुर। अनि के गर्नुहुन्छ बिनुकाले? मात्रै हो? हजुर। आज अर्पण शुभ साँझमा पहिलो पटक फोन गर्नुभएको कि जस्तो लाग्यो? हजुर हजुर, कार्यक्रम चाहिँ कतिको सुन्नुहुन्छ? एकदमै सुन्नुहुन्छ। आज फोन पहिलो पटक गर्नु भएको छ, कतिको मनपर्छ लोकधोरी भाकाहरू यहाँलाई? असाध्यै मनपर्छ, सुन्न मात्र मनपर्छ कि यसो गाउन पनि मन लाग्छ कहिले काहीँ? गाउन चाहिँ खासै मन लाग्दैन, ल ठिक छ, केही छैन, म गाउनुहोस् भनेर भन्दिनँ, मैले सोधेको मात्रै। कसको साथ सम्झिनुहुन्छ अब बज्ने भाका मार्फत? धन्यवाद। अर्पण होली हुने खाएँ, अनि त्यसपछि जसले सुनेका पन्ताहरू सुन्नुहुन्छ उहाँहरूलाई र सुन्ने नसुन्ने सबैको लागि। हुन्छ, अहिले भने छुट है। हस्, नमस्कार। नमस्कार, बिनुका आउनु भएको थियो यति बेला माधवपुरबाट, र अर्पण शुभ साँझको व्यवसाय हो 056-5363-332 र 056-5363-333 यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ। र यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर दिदी नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कुराकबाट सरिता लामा। कुराकबाट सरिता लामा, के छ हाम्रो सरिताजीको हाल खबर? एकदमै ठिकै छ, अनि हजुरको? मेरो पनि एकदम ठिक छ। खाना खानु भयो कि छैन सरिता? छैन, अब एकैछिन पछि। एकैछिन पछि, हजुर। हाम्रो सरिताजीलाई लोकधोरी भाका चाहिँ कतिको मनपर्छ? एकदमै मनपर्छ। एकदम मनपर्छ, हजुर। सबैभन्दा मन परेको भाका कुन हो सम्झिनुहुन्छ अहिले? सबैभन्दा मन परे भाका एउटा भाका होला नि जुन तपाईँलाई जति बेला पनि एकदम मन परिरहेको छ कि? एउटा छ। कुन भाका हो भन्नुहोस् त? माया गर्ने मुटु सम्हालेर राख। गाउन पनि आउँछ? थोरै मात्र आउँछ। ल त्यसो भए सुनाइदिनुहोस् न त, थोरै भए पनि। हुन्छ, ल सुरु गर्नुहोस्। तिम्रो फुटौरो खेरो छ तिमा, बानी पर्यो नि दौन रातिमा, माया गर्ने मुटु सम्हालेर राख, मलाई मेरो सानोले बिर्सिएछ न भन्नु, याद बनि आउँछु अंगालेर राख यति नै दे निकै नै मिठोसँग गाउनु भयो धेरै धेरै धन्यवाद है हुन्छ अनि अब बजनी भाका मार्फत कसको साथ सम्झिनुहुन्छ तपाईँ सर्वप्रथम हजुरको लागि धन्यवाद अनि कन्ट्री रुमको दादाको लागि अनि मेरो घर परिवारको लागि मेरो दिदीहरूको लागि अनि मेरो स्कुलमा पढ्नुहुने साथीहरू लक्ष्मी रमिता सन्जु माया थिङ र मलाई सरिता भनेर जसले चिन्नुहुन्छ उहाँहरू सम्पूर्णको लागि हुन्छ सरिता अहिले भने छिटो नमस्कार नमस्ते सरिताजी आउनु भएको थियो यति बेला र तपाईँ पनि आउन चाहनुहुन्छ पक्कै पनि मलाई थाहा छ फोन गर्दै गर्नुहोस् 0956 363 332 र 0956 363 333 यो बाटो तपाईँको लागि खुल्लै छ यति बेला भने अर्पण शुभ साँझको व्यवसायमा यो मिठो भाका तपाईँको लागि मा जन्म लिएको तिम्रो मात्रै तिम्रो हुन हो नि किन मिठो भागा तपाईँले सुनिसक्नु भएको छ। अर्पण शुभ साँझको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर आउन चाहनुहुन्छ यो साँझको बेला भनेदेखि चाहिँ हामीलाई फोन गरिहाल्नुहोस् 0656-563-332। यो बाटो तपाईँको लागि खुल्लै छ र 0656-563-332 को बाटो पनि खुल्लै छ तपाईँको लागि। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार। नमस्कार दिदी, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, म मेरो घर त फरक हो, म काठमाडौँ जाँदैछु गाडीमा। अहिले बाटोमा हुनुहुन्छ? हजुर। राम्रोसँग जानु होला है। हजुर, आज दिनभरि चाहिँ बोर लागेर यसो कार्यक्रम हेर्छु, यहाँ चाहिँ कार्यक्रममा आएर हालेछ। अनि फोन गरिहाल्नु भयो, लागिहाल्यो है। हजुर, पहिरो गएर के बिजो भइरहेको छ अहिलेसम्म बालेकोमा भएको। ओहो, भने पछाडि अहिले जाममा हुनुहुन्छ? हजुर, अलिक खोलिरहेको छ अहिले। चाँडै खुलोस् अनि चाँडै तपाईँ काठमाडौँ पुग्नुहोस्, तपाईँको यात्रा सफल रहोस् है। थ्याङ्क यू। अनि आज को कसलाई सम्झिनुहुन्छ? सर्वप्रथम त हजुरको लागि धन्यवाद। सन्त गुरुमा बस्ने दाजुको लागि, मेरो पृथ्वीराज ज्ञानज्यू अनि पृथ्वीमा दिदी, मेरो घर परिवार, मेरो आमा बुवा अनि मेरो मामा इन्द्र कुमार मामा परशुराम मलाई अन्त्यमा खाएको सेवा भनेर सम्पूर्णको लागि। अर्पण शुभ साँझको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गरिहाल्नुहोला 0656-563-332 र 0656-563-333। यो बाटो हामीले तपाईँहरूको लागि खुल्ला गरिराखेका छौँ। र यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गरिहाल्छु। हेलो, हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? चैनपुरदेखि सरिता। अनि के गर्नुहुन्छ सरिताजीले? यत्तिकै बस्नुहुन्छ? हजुर। अच्छा, पर्सो साँझमा पहिलोपल्ट फोन गर्नुभयो? होइन, म त पाँचैचोटि भइसक्यो, जहिले बिर्सिनुहुन्छ हजुरले मलाई चाहिँ किन हो र अब चाहिँ म सम्झिने कोसिस गर्छु नि है। हुन्छ। अनि खाना खानु भयो त? हजुर, भएको छैन। हजुरको नि? मेरो पनि भएको छैन, अब कार्यक्रम सकिए पछाडि। अनि आज चाहिँ कसलाई सम्झिनुहुन्छ तपाईँ? सर्वप्रथम हजुरलाई धन्यवाद। अनि अहिले प्लस टूमा पढ्दै गर्नुभएका साथीहरूको एकजना आउँदैछ, उहाँहरूकोलाई सबैलाई बेस्ट अफ लक भन्न चाहन्छु। अनि मलाई सर्ता भनेको चाहिँ सम्पूर्णलाई। हुन्छ, अहिले पनि सुरु भयो सर्ता। नमस्कार। सरिता आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायमा फेरि पनि तपाईँको लागि अर्को एउटा भाका राख्छु, रमाइलो खालको भाका छ। यति बेला यो भाका सुन्नुहोस्, त्यस पछाडि तपाईँसँग कुराकानी गर्न फेरि आउँछु। देखे दुनिया का चिन्नी एवटे मोबाइल दुश्चिंता चिन्नी कथ तिम्रो गति अति भय अति बिगारी छौ मती मदत्ता के तिम्रा कति रहेछन् कति दुनिया का चिन्नी एवटे मोबाइल दुश्चिंता चिन्नी कथ तिम्रो गति अति भय अति बिगारी छौ मती मजस्ता के कति मजस्ता के तिम्रा कति को माया में फसे को कठे तिम्रो गति पर्न सकिन तिम्रा पछि लाटो हुम किन कतै तिम्रो गति ए अति भयो अति ए बिगारी छौ मती तिम्रा कति रहेछन् कति सपर्न सकिन तिम्रा पछि लाटो हुम किन कतै तिम्रो गति ए अति भयो अति ए बिगारी छौ मती के जी त तिम्रा कति रहेछन् कति रमाइलो खालको भागा तपाईँले सुनिसक्नु भएको छ। अर्पण सुबसा आजको युवा साइट सुनिराख्नु भएको छ। तपाईँको दिनभरिको थकालाई किसिम भए पनि तपाईँबाट टाढा राख्नको लागि हामी यस्तै मिठा मिठा लुकदोरी भाकाहरूको साथमा उपस्थित हुने गर्छौँ। र आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0556 363 32 र 0556 363 33 यो बाटो तपाईँहरूको लागि खुल्लै छ। र यति बेला अर्को साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्ते दिदी। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म कोराकबाट रिजन चेपाङ। कोराकबाट रिजन चेपाङ, के छ रिजनजी हाल खबर? सबै ठिकै छ भन्नुपर्छ दिदी, अनि हजुरको नि? मेरो पनि एकदम ठिकठाक छ। अनि रिजनजीको खानपिन भयो कि भएको छैन? मेरो बाँकी नै छ दिदी, अनि हजुरको नि? मेरो पनि बाँकी नै छ, अब खानपिन सकिए पछाडि। अनि आज अर्पण सुबसाज मार्फत को कसरी सम्झिनुहुन्छ? गीत चाहिँ आज गाउनु पाइला कि नपाइला हो? गाउन आउँछ त भाइलाई? त्यसो भए सुनाउ न त, यति धेरै दोहोरी गीत सुन्नुहुन्छ, मनपर्छ भनेदेखि मैले नगाउनुहोस् त भन्दै भन्दिनँ नि। हुन्छ, पुरुषोत्तम नेवानी दाइको गाउन चाहन्छु, गाउँ जस्तो चम्किलो जुन हुँदैन। हुन्छ ल, सुरु गर्नुहोस्। भन्दा पनि अभिन्न अङ्ग किन सुलुकाउँछौ मसँग, घाम जस्तो चम्किलो जुनाउँदैन, जति रुन परे नि मेरै काखमा रौ माया, सतुरले देख्ने गरी रुनाउँदैन, अभिन्न अङ्ग किन सुलुकाउँछौ मसँग, घाम जस्तो चम्किलो जुनाउँदैन, जति रुन परे नि मेरै काखमा रौ माया, सतुरले देख्ने गरी रुनाउँदैन, जति रुन परे नि मेरै काखमा रौ माया, सतुरले देख्ने गरी रुनाउँदैन। यति नै निकै नै मिठोसँग गाइदिनु भयो, धेरै धेरै धन्यवाद सिरिजनजी। हुन्छ, थ्याङ्क यू, धन्यवाद। फेरि फेरि पनि अर्पण शुभ साथको बसाइमा आउँदाखेरि सुमधुर आवाज सुनाउँदै गर्नुहोस् है। हुन्छ दिदी, आजको साथ सम्झिनुहुन्छ? सर्वप्रथम त हजुरलाई धन्यवाद। प्रविधि फाँटबाट मरी मरी सहयोग गर्ने दादा विष्णु दादालाई धेरै धेरै सम्झन चाहन्छु। उहाँले पनि सम्झेको छु भन्नुहोस् भन्नुभएको छ, धन्यवाद उहाँलाई पनि। र मेरो घर परिवार धारिङमा हुने घर परिवारलाई, र अघि भर्खर कल गर्नुहुने ठाकुर चेपाङलाई, ठाकुर चेपाङलाई, र फ्रम केटिएमको मिलन चेपाङ, र मेरो साथीहरूमा मेरो स्कुलका साथीहरू सम्पूर्णलाई, र स्कुल पढाउनु हुने शिक्षक शिक्षिका सम्पूर्णलाई, र मलाई रिजन भनेर चिन्ने नचिन्ने सम्पूर्ण, र रेडियो अर्पण ट्युन गरेर बस्नुभएका सम्पूर्णलाई। हुन्छ रिजनजी, अहिले भने छिटो है। नमस्कार, रिजन आउनु भएको थियो यति बेला। र अर्पण शुभ साँझको व्यवसायको हामी लगभग अन्त अन्तमा आइसकेका छौँ। एकजना साथी हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्छु। हेलो हेलो दिदी, नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट दिपा तामाङ खोराकबाट दिपा तामाङ हजुर के गर्नुहुन्छ दिपा बसी बसाइ हजुर पुष्प साजमा पहिलोपटक फोन गर्नुभयो हो होइन दिदी दोस्रो पटक अनि कतिको सुन्नुहुन्छ नि कार्यक्रम एकदम सुन्छु दिदी मनपर्छ लोकदोरी भाकाहरू मनपर्छ गाउनु पनि आउँछ गाउनु आउँदैन दिदी मलाई त आउँदैन हजुर अर्को पटक आउनु भयो भने एउटा गीत गाउने गरी आउनुहोस् है अनि आज कस सम्झिनुहुन्छ कार्यक्रम मार्फत सर्वप्रथम हजुरलाई धन्यवाद हस्बेन्डको लागि अनि मेरो बहिनी सीता गीता अनि सुनिका अनि बहिनी पार्वती अनि बुवा आमा दाइ भजुर दिदी भेनाज्यू अनि मलाई दिपा भनेर चिने नचिने सम्पूर्णको लागि हुन्छ दिपा अहिले भने छुटौँ नमस्कार नमस्कार दिपाजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको आजको व्यवसायबाट चाहिँ अब छुट्नुपर्छ किनकि आज नछुटियो भोलि फेरि अर्पण शुभ साँझको व्यवसाय लिएर आउन पाइँदैन त्यसैले पनि आज तिनजेलसम्म तपाईँले कार्यक्रम सुनेर बस्दिनु भयो तपाईँ सबैजनालाई धन्यवाद छ त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ विशेष गरी आज फोन सम्पर्कमा आउनुहुने अनि आउन प्रयास गर्नुभयो होला तपाईँ मध्ये कति तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ र इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले सुनिदिनु भयो तपाईँलाई पनि धन्यवाद अनि विशेष गरी मेरो आवाजलाई तपाईँको रेडियोसम्म पुर्याउनको लागि हर तरहले सहयोग गर्नुहुने प्राविधिक मित्र विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु नमस्कार शुभ सन्ध्या मोडल के